أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم هل ينظرون إلا أن تأتيهم الملائكة أو يأتي أمر ربك كذلك فعل الذين من قبلهم وما ظلمهم الله ولكن كانوا أنفسهم يظلمون نتا انتظار كن هل ينظرون چا انتظار كن هل ينظرون إلا أن تأتيهم الملائكة چا انتظار كن كافر मगर हिनजो त अचनि हुन ॾांहुं मलाइक इलाह आहिनि त अची अमुल मलाइकत ऐं या थिए त अची या थिए त अची अमुल मलाइकत ऐं या अची आमरो रब खे ऐं हुन ॾांहुं मलाइक या अचे हुकुम तुंहिंजे रब जो कंहिं ॿी शइ जो कोन था इंतज़ारु कनि पर सवाइ इन जो जो अचनि हुन ते मलाइक यानी मलाइक ईंदा तबाही करणु ख़तमु करणु सॼी बस्ती खे ख़तमु करण जे लाइ मलाइक ईंदा ऐं इहा थी अमरो रब हिकु या हुकुम पहुचे तुंहिंजे रब जो ही बस्ती ख़तमु थियणी आहे बसि ॿई माना हिननि खां अॻे जेके क़ौम हुयूं उन्हनि बि ईअं ई कयो मतिलबु त उन्हनि खे पैगंबरनि घणो ई कुझु सम्झायो पर उहो सम्झ में ॻाल्हि हुनखे न आई तव्हांजो मलाइक आया ऐं हुनखे या हुकुम थियो रब जो त बि ख़तमु थियणु घुरिजे बसि अलाह ताला हुननि ते ज़ुल्म कोन कयो हिन की अलाह ज़ुल्म कयो हुननि ते वलाकिन कानून पर हुन पंहिंजो पाण ते ज़ुल्म कंदा हुआ ولكن كانوا انفسهم يظلمون ظلمهم الله يظلمون فاصابهم سيئات ما عملوا فاصابهم باتيون دي اصاب مصيبه سبب منهم اصابهم سيئات ما عملوا يكي كانوا انہی جي بچرائی جي سزا جن ان کي پهتي هي وَاقَبِهِمْ مَا كَانُوا بِي اِسْتَازِعُونَ ऐं उन्हनि ते जंहिं ॻाल्हि ते उहो टोकूं कंदा हुआ इस्तेज़ा जंहिं ॻाल्हि जी कंदा हुआ मुस्तहज़ऊन उहे जेके आहिनि उहा हुननि ते हक़ थी या उन्हनि खे अची लॻी ठक अची कयईंसि وَاقَبِهِمْ مَا كَانُوا بِي اِسْتَازِعُونَ जंहिं ॻाल्हि जी इस्तेज़ा कंदा हुआ जंहिं ते टोक कंदा हुआ त क़यामत थींदी कॾहिं थींदी बसि छो नथी थिए अञा छो नथी थिए असां ते अदाब छो थो अचे की काफ़र अॼु बि ओड़े नमूने जा आहिनि जेके चवंदा छो भला जेकॾहिं अलाह आहे ऐं हीअ ॻाल्हि जेका आहे सची आहे त पोइ असां ई ॻाल्हायूं पिया असांखे न अलाह वठ करे यकदमि ऐं असांजी ज़बान बि थी असांखे ख़तमु करे छॾी आहे ईअं करे उहो करे अलाह चए थो ठीकु आहे मूंखे ख़बर आहे मूं ख़लकियो आहे ऐं सब्रु करण वारो आहियां इन ॻाल्हि ऐं पंहिंजे वक़्त ते वठंदुसि तव्हांखे छूट छॾियां थो जेॾी महिल वक़्तु ईंदो मूं करे मुक़ररु करे छॾियो आहे उन ते तव्हांखे वठंदुसि ईअं हर ॿारनि वांगुरु यकदमि कावड़ जी पवां त पोइ सॼी दुनिया ख़तमु थी वञे हली को का शइ रहे ई कोन धरती ते जॾहिं को ज़ुल्म करे कंहिं ते त पोइ ॿी का शइ मतिलबु त जेको बि ज़ुल्म करे ऐं यकदमि पकड़ करियां त पोइ किथे हलंदो किसो ई दुनिया जो धरती जो ॻाल्हि हलंदी कोन इन करे मूं हिकिड़ो वक़्तु मुक़ररु करे छॾियो आहे हर कंहिंजो हर कंहिंखे वक़्तु ॾिनल आहे उन खां पोइ हुनजी वठ थींदी पकड़ थींदी उथरी पियो हुननि ते अची पहुतो हुननि ते हक़ थी वियो हुननि ते मां कानो बि उहा हुन ॻाल्हि जी सदा जंहिंजी हू इस्तेज़ा कंदा हुआ यानी क़यामत अची वेंदी हुन क़यामत इस्तेज़ा ते कयूं وقال الذين اشركوا لو شاء الله ما عبدنا من دونه चवंदा जेके शरीक जेके शिरक शरीक था कनि यानी जेके मुशरिक आहिनि उहे चवनि था त जेकर अलाह चाहे हा जेकॾहिं अलाह हिकिड़ो आहे या न आहे ॿी ॻाल्हि जेकॾहिं आहे त जेकॾहिं हू चाहे हा त असीं बाना हुजूं हा रब पाक जा असीं कंहिंजी इबादत कोन करियूं हा असां संदसि इबादत करियां हू चाहे हा त पर जेके न चाहे आई हाणे जेको आर्ग्यूमेंट हुननि ठाहियो आहे जेको अलाह जे ख़िलाफ़ु आर्ग्यूमेंट था ॾियनि या नबी जे या पैगंबर जे त जेकॾहिं अलाह चाहे आहे त असीं मुस्लमान मोमिन कोन थियो वेठो हुजूं हा पर अलाह चाहे ई कोन त असीं थियूं पर अलाह जो ॾोह थियो असांजो ॾोह थियो وقال الذين اشركوا لو شاء الله ما عبدنا من دونه من شيء نحن ولا آباؤنا نكي اسين شريك كيو انا كي اسين عبادت ادا كن اسين گال هلي پي چھو نتو اللہ تعالی مطلب جيڪن چاهي تو اسا مومن ٿي وڃو تو مومن ٿي وڃو هلا اللہ چاهي كون تو ولا حرمنا من دونه من شيء ان کي حرام ڪريو آهي ان جو حڪم کان سوا ڪنهن ٻي شيء کي يعني جيڪو الله تعالى حرام ڪيو آهي اسين ان کي حلال ڪيو ويٺا آهيون ته جيڪا الله چاهي آهي ته اسين ان کي حرام نه ڪريو آهي ان جي مرضي ڪونهي تيئن ٿئي هاڻي اهو ڪانٽر آرگيومينٽ آهي مسلمان جي خلاف مومن جي خلاف اللہ تعالیٰ جے خلاف ان جے پیغمبر جے خلاف اللہ تعالیٰ جواب ڈیس كذلك فعل الذين من قبلهم چتو تو ہن کا اگ میں جے قوم ہوں انہن بھی یہی تے کہو یہ اگ میں ہی پہلی قوم کون ہے اسی با تو اسی ماڈرن نہ ہوں ان زمانے جا مانو ہوں جدید زمانے جا ہوں بس اسا ٹیکنالوجیکل زمانے جا ہوں اسا عقل ودی کنا عقل تا جو तव्हां खां वधीक पोयनि क़ौमुनि खे हुयो तमामु वॾियूं अक़ुलमंद हुयूं जिन किताब लिखिया जिन अरिस्टोटल ऐं प्लेटो अॼु खां 3000 साल अॻु में थी विया हलिया या ॿियूं क़ौमूं अहिड़ी थियूं जिन इहे ठाहिया पंहिंजा पैरामिड्स ठाहिया या फलाण ठाहिया वॾियूं क़ौमूं हुयूं अक़ुल वारियूं सम्झ वारियूं उहे सॼो इहे आर्ग्यूमेंट उहे सभु उहे ई कंदा हुआ जीअं तई था करियो ईअं इंसानु साॻियो आहे فكذلك فعل الذين من قبلهم فعل على الرسل الا البلاغ المبين پوجي کے رسول ہیں ان تے بيو کچھ کون ہے سوائے ان جي جو تبلیغ کن گال جي گال پہنچائیں ان کے کان بھی اند جو کو ان کے حکم ملوا ہی چاو وہ پہنچائیں پنے قوم تے پدرو کرے پہنچائیں بلاغ بلاغ المبين وَلَقَدْ بَعَثْنَا فِي كُلِّ أُمَّةٍ رَسُولًا هر قوم میں اساں پیغمبر موکلیا باسنا بس اتاريو سوں بس بس تھیندی بس بن کس من جي معنی ۾ استعمال ٿئي ٿو هتي بس من اٿڻ نڪرو اٿي تو ماڻھو بس آهي پر ننڊ ماڻھو تو اٿي بس قيامت جي ڏينهن اٿندو هو بس بس آهي پر باسنا اساں اتاريو سوں نبي يعني موکليو سوں कंहिं क़ौम ते उहो मबहूस कयोसीं कंहिं क़ौम ते उहो उन माना में हिते इस्तेमालु थिए थो त बासना हर क़ौम में असां मोकिलियो यानी इहो को न चए त भई असां वटि रुगो कोन असांखे कोन मोकिलियो अथसि या रुगो चए थो न बि हिकिड़ा माण्हू असांजा सिंध जा आहिनि चिरिया वरी चवंदासीं अरब जेके आहिनि अहिड़ा पुछा हुआ जो उन्हनि ते सभु न बि आया असां वटि कोन आया न तव्हां वटि बि आया तव्हां वटि न बि हुआ तव्हांजे उन क़ौम जा तव्हांजे क़ौमनि ते न बि हुआ अलाह ताला मोकिलिया रसूल मोकिलियऊं उहे चङाई पखिड़ण वारा मोकिलियऊं पोइ तव्हां उन्हनि जो छा मतिलबु वरितो तव्हांजे अबनि दादनि पर तव्हां वटि मोकिलियऊं हर कंहिं क़ौम ते मोकिलियऊं ईअं कोन अलाह ताला ख़लके हिकिड़ी क़ौम खे ऐं पोइ उनखे डिंगरनि ते उछले छॾींदो ऐं उन्हनि खे को हिदायत जो तरीक़ो ॿुधाईंदो कोन पोइ वरी कीअं थींदो रुगो अरबनि खे मोकिलियईं फलाण थियो हुयो इहो कोन्हे ॻाल्हि पर अरबनि वारे जो जंहिंखे जेके मोकिलियईं त असांखे ख़बर आहे त हिन खे हीअ फलाणा मोकिलियईं ॿियनि जी असांखे ख़बर न आहे हिंदू चवंदा असां वटि फलाणा फलाणा आया पर पोइ ठीकु आहे उन्हनि वटि आया हूंदा के त ज़रूरु आया हूंदा उन्हनि वटि पोइ वेदा आहिनि किताब आहिनि फलाणा आहिनि पर पोइ वेदनि में किथे तारीफ़ कयूं किथे छा कयूं उहे आहे न आहे ख़ुदा खे ख़बर आहे असीं वरी पढ़ूं कोन था उनजा किताब न को उहो त असांजा किताब पढ़नि बसि इहा ॻाल्हि थी وَلَقَدْ بَعَثْنَا فِي كُلِّ أُمَّةٍ رَسُولًا أَنْ يَعْبُدُوا اللَّهَ وَاجْتَنِبُوا الطَّاغُوتَ جيڪي رسول موڪلياسون انهن کي هي ٻه حڪم هئا بس ٻه ڳالهيون هيون ڪهڙو هڪڙو ته أَنْ يَعْبُدُوا اللَّهَ اللہ کي اللہ جي پوجا ڪريو اللہ جي عبادت ڪريو بس هڪڙي جي پيو گھرن جي پوجا پوجا جا طريقا آهن سو ڪنهن قوم کي پنهنجو پنهنجو طريقو اللہ تعالیٰ منحاج ۾ موڪليو سو हज में आहे त सभु कंहिं क़ौम जी सभई लाइ मिनहाज आहे हर कंहिं क़ौम खे भई हीअं करिणो आहे हीअं करिणो आहे हीअं करिणो आहे अहिड़े नमूने सां इबादत करणु पर हुन जा इबादत जा जेके मेन फैक्टर्स आहिनि इहे त पोइ अलाह ताला खां दुआ था घुरनि अलाह ताला खां बीह था दुआ घुरनि अलाह ताला खां वेही था घुरनि अलाह ताला खां सजदो था कनि या अलाह ताला रुकू था कनि मतिलबु त अहिड़े क़िस्म जूं अॻियनि क़ौमनि मंझि अहिड़े ई हुयूं असां वटि उहो मुकमल नमूने सां इस्लाम में आहे इस्लाम बीहे थो माण्हू उहो निमाज़ पढ़णु वक़्तु वरी पोइ रुकू थो करे वरी पोइ सिजदो थो करे वरी पोइ आख़िर में जेको वेहण वारी ॻाल्हि थी थिए उन खां पोइ सलाम थो पिराए मतिलबु त असांजो हिकिड़ो तरीक़ो इहो आहे अंबियान अॻियां जेके असां वटि तौरात जा ऐं पंहिंजी इंजील जा नबी हुआ उन्हनि मंझि ॼण इहे सभु हिकु यकमुश्त हिकिड़ी ॻाल्हि कोन हुई सभु कंहिं वटि पर कंहिं वटि हीअं हुई कंहिं वटि हुई की हीअं हीअं ते कयो हाणे पढ़ूं था इंजील में त पंहिंजो हज़रत ईसा अलाम वियोसि सिजदे में वरी आख़िरी जे वक़्तु हुनखे गिरफ़्तार था कनि सिजदे में त वियो सिजदे में थी वियो टे चारि दफ़ा वियो ॿाहिरि वञी उते बाग मंझि उते हिन वञी ॼण अहिड़े नमूने सां इबादत कयईं अलाह खां दुआ ते घुरियईं छा ते कयईं पोइ पंहिंजो वेठे सजदो कयईं सजदो उन्हनि जो सजदो बि थोरो पंहिंजे सजदे खां मुख़्तलिफ़ु उहो जीअं माण्हू हिकिड़ा लेठी पवनि सफ़ा जीअं सुम्हबो आहे सुम्हीअ पंहिंजो सॼो टंगूं डिघियूं करे ऐं सॼो पोइ ईअं थिए कयूं या जीअं बि थिए कयूं पर असां वटि जेको अलाह ताला की तरतीब असांखे ॾिनी आहे उहा इहा आहे जेका हींअर मौजूदु आहे उहो उहे सजदो कबो आहे ऐं तागूत खां इजतनाब करियो पासो करियो जनब जनब चइबो पासे खे वजतनबू माना पासो करियो पासो करियो लफ़्ज़ अरबी जा ईअं ठहंदा फमिन हुमन हदल्ला पोइ जेके क़ौमूं आहिनि उन्हनि मां जेके हिदायतियूं आहिनि के क़ौमूं अहिड़ियूं आहिनि जिन ते दलालत गुमराही जेका आहे सा हक़ थी थियो वञे उन ते लाज़िम थी थियो वञे छो जो गुमराह थियनि था बसि फसीरू फिला दे फंज़ुरू कै फ़कान आख़े वथुल मुखज़बीन पोइ धरती ते सैर करियो घुमो फिरो ऐं ॾिसो त कीअं अलाह ताला जेको आहे सो मुखज़बीन जी आख़िबत कई कीअं पुॼाणी कई पुछाड़ी कई उन्हनि माण्हुनि जी जन नबीअनि खे कूड़ ते कयो उहे मुखज़बीन चइबो आहे उन्हनि जे कहिड़े नमूने सां थियो आहे आख़िर पुॼाणी थी आहे उन्हनि ते कहिड़ो छा थियो भई अहिड़े क़िस्म जी हीअ अहिड़े क़िस्म जी आहे त हीअ ॿियनि हंधि बि काफ़ी जॻहियुनि ते आहे फंज़ुरु सीरू फिलाद फंज़ुरु कैफ़कान आक़िबतुल मुखज़बीन सीरू फिलाद फंज़ुरु कैफ़कान आक़िबतुल मुजरिमीन अहिड़े नमूने सां ॿियूं आयतूं आहिनि क़ुर शरीफ़ में ॿियनि हंधनि ते إن تارس على هداهم فإن الله لا يهدي من يدل وما لهم من ناصرين جي کرن تو ہرس تو کریں انہاں دی ہدایت تے رسول اللہ صلی اللہ علیہ وسلم کہ اللہ تعالی فرمائے تو جے کرن تو چاہے تو گھنو شوق آئے تو کہ گھنو تو کہ آئے شوق تے ایمان آنن تے تو انہاں کے ایمان نتھو رہ سکیں सवाइ हुनजो अलाह ताला हुननि खे ईमान ते आणे विझण हिकिड़ो दलील आयो इन त हरिस हरीस नलाइकुम बिल मोमिन जी हिरस त हर्स इहो साॻियो नमूनो आहे हरीस नलाइकुम सूरत तौबा में जेको आहे तूं तरी हरीस आहीं तूं घणो थो चाहीं त इहे मुस्लमान थियनि पर मुस्लमान कोन थींदा के ईअं अहिड़े नमूने सां के मुस्लमान थींदा के कोन थींदा इन त हरिस فَإِنَّ اللَّهَ لَا يَهْدِي مَنْ يُضِلُّ जेके जिन खे गुमराह कयो वियो आहे उन्हनि खे अलाह ताला हिदायत न ॾींदो कयो बि अलाह ताला आहे उन्हनि खे गुमराह ऐं हिदायत उहो कोन ॾींदो हुननि खे वमालहुम मिन नासिरीन ऐं हुननि जी मदद करण वारो कोई कोन हूंदो हिदायत ते न को मदद करे सघे केतिरो मुर्शिद हुजेसि भले कहिड़ो माण्हू हूंदो हुनजी ॻाल्हि हू मञींदो कोन पैगंबर जी नथो मञे त मुर्शिद जी कहिड़ी मञींदो ऐं घणो कसम था खणनि कसम खयऊं वक़समूं बिल्ला अलाह जो कसम था खणनि ऐं जहद ऐमान ऐं पका कसम था खणनि ऐमान कसम था खणनि पका लाय वासुल्लाह मई यमूत चवंदा त अल्ला ताला न उथारींदो कंहिंखे जेके मरी विया आहिनि हयातनि में कंहिंखे कोन उथारींदो बसि व्यास छुटा व्यास हमेशह ला विया बसि ख़तमु थी विया उहे न को उथंदा क़यामत ॾींहुं क़यामत आहे ई कोन उथंदा किथां भला अलाह ताला चए थो त बेशक उथंदा क़यामत थींदी उहो सॾु थींदो फूक फूक सूर जेका आहे फूक बि अलाह ताला जो वाइदो हक़ आहे सचो आहे इहो सूरत कहफ़ में बि चवंदो आहे अलाह ताला इहो साबित करण लाइ हिननि खे असाब कहफ़ खे उथारियईं त जीअं ॾेखारे त भई अहिड़े नमूने सां उथारींदुसि क़यामत जे ॾींहुं ऐं उहो वाइदो हक़ आहे ऐं बस बदल मौत खां पोइ उथणु जेको आहे सो हक़ीक़ी ॻाल्हि आहे उहो थींदो ईअं त इहो मिसाल आहे जेके ॾियां थो पर बेशक घणा इंसान जेके आहिनि से इहा ॻाल्हि नथा सम्झनि त उथणो आहे क़यामत जे ॾींहुं सभिनी वरी पैदा थींदा वरी उथंदा لِيُبَيِّنَ اللَّهُمُ الَّذِي يَخْتَلِفُونَ فِيهِ हीअ ॻाल्हि इन करे कई थी वञे हिते क़ुरान में या हीअ आउं उथारींदुसि इन करे बस बदल मौत खां पोइ क़यामत ॾींहुं इन करे उथारींदासीं हिन मां ले ले माना फार इन लाइ त लियुबैन त पधरो थिए लियुबैन लहुमु लज़ी उन्हनि जे लाइ उहा ॻाल्हि पधरी थिए जंहिं ते इख़्तिलाफ़ थिए कयूं लियुबैन लहुमु लज़ी इख़्तलिफ़ून फ़ी वलियअलमु लज़ीन कफ़रू इन जे लाइ त काफ़र ॼाणनि कहिड़ी ॻाल्हि ॼाणनि अलहम कानू काज़िबीन त हू बेशक कूड़ा हुआ काज़िब हुआ मुकज़िब काज़िब कज़ाब मुख़्तलिफ़ लेवल्स आहिनि कूड़े हुअण जूं या अलाह ताला जे कलाम खे या दीन खे या पैगंबर खे कूड़े चवण जूं इहे लफ़्ज़ कज़ब मञा निकितो मुकज़िबीन कज़ाब काज़िबीन प्लूरल अलदीन अली आलम अलदीन त जीअं काफ़र ॼाण ई इन करे उथारींदुसि त इंसान काफ़र ॼाणनि त हू कूड़ा हुआ ऐं अलाह ताला जी ॻाल्हि सची हुई या हीअ क़ुर शी में हीअ जेको असां बयानु कयो आहे इहो इन जे लाइ त काफ़र ॼाणनि त पंहिंजो वरी उथंदा ऐं उहे कूड़ा हुआ जे त चऊं त कोन उथंदा जंहिंमें कंहिं ॻाल्हि में इख़्तिलाफ़ थी कयूं उहो हुन ते पधरी थिए انهم كانوا كاذبين انما قولنا لشيء اذا اردنا ان نقول له كن فيكون اسان يادو ان مان کي اٿارن قيامت جي ڏينهن يا ڇا جيڪو به قول يو آهي جو اسين چئون ٿا ڪنهن شيء کي ته ٿي وا ٿي ٿي پيو انما قولنا لشيء न जॾहिं असीं इरादो करियूं हुन जी शइ जो त इहे थी पवे त हुनखे था चऊं थी पओ त उहो थी पए पर एतिरी देरि थी लॻे कुन का फिनून जेको कुन फयकून थिए थी पई हिकदमून वलदीन हाणे हिजरत करण वारनि ॾांहुं ज़िक्र थो अचे वलदीन हाजरू ज़ुल्मू من بعد ما ظلموا والذين هاجروا في الله من بعد ما ظلموا जिन माण्हुनि हिजरत कई इन खां पोइ जो हुननि ते ज़ुल्म थियो कयो वियो ज़ुल्म थियो हुननि ते لَنُبَوِّئَنَّهُمْ فِي الدُّنْيَا حَسَنَةً لَمَّا بِشَكّ उन्हनि ते لَنُبَوِّئَنَّ असीं नून जेको आहे असींजो असीं हुननि खे आणींदासूं ख़बर ॿुधाईंदासूं पहुचाईंदासूं ज़रूरु रहाईंदासूं उन्हनि खे لَنُبَوِّئَنَّ माना धरती ते रहणु सूरत यूसुफ़ में अलाह ताला फरमायो त यूसुफ़ खे जिते वणियसि उते रहे इहो रहण जी माना बव्वा नुबव्यम असीं हुननि खे रहायूं बेशक जिते वणियूं उते फिर दुनिया हसन दुनिया मंझि हीअ दुनिया जेका आहे उन मंझि हुन चङी नमूने सां रहे फज़ीलत सां अख़लाक सां इहो सभु हुनजी तारीफ़ कनि सभु चवनि वाह वाह हीउ माण्हू भलो सुठो दुनिया हसन हसन तरीक़े सां सुहिणे तरीक़े सां असीं हुनखे ज़िंदगी था ॾियूं जेको परहेज़गार आहे पाक आहे मोमिन आहे बिलीवर आहे हुनजी ज़िंदगी जेका आहे असां गणतियुनि खां आज ई मुसीबतुनि खां आज ई थी थिए अलाह ताला जो हथ ते थिए हुनजे मथां हुनखे जेका नुसरत मिले थी अलाह ताला खां मदद मिले थी हुनखे रिस्क हुनजो हलाल थो खाए ऐं गणतियुनि खां आजो आहे अकबर हुनजे लाइ आख़िरत जो अजर जेको आहे हुन खां वॾो आहे हिन में हिते ई धरती ते सुठो थो रहे उहो त आख़िरत में सुठो ई रहंदो हाणे ईसाई जेके आहिनि यहूदी जेके आहिनि उहे घणा अहिड़ा आहिनि जेके आख़िरत खे नथा मञनि ऐं पंहिंजो अज़ाब खे नथा मञनि सवाब खे नथा मञनि जन्नत खे नथा मञनि दौलत खे नथा मञनि चवंदा अहिड़ी का ॻाल्हि कोन्हे उहो डिक्लेयर करे छॾियो 1885 जे नूरमबर्ग पैक्ट में पंहिंजे हुनमें डॉक्यूमेंट ठाहियो मॉडर्न जेके ज्यूअज़ आहिनि उन्हनि इहो ॾिनो अथऊं सेक्रेट टेक्स्ट में पियो आहे हुनमें पढ़िबो त असां हीअ ॻाल्हि बसि रद था करियूं त इहा ॻाल्हि आहे कोन का को उथणु आहे न को जनत आहे न को दोज़ख़ आहे न को सवाबु आहे न को फलाणा आहे कुझु बि कोन आहे ऐं पंहिंजो उथण बाद जनत दोज़ख़ कुझु कोन्हे لو كانوا يعلمون والذين هاجروا في الله من بعد ما ظلموا لنبوئنهم في الدنيا حسنة ولأجر الآخرة أكبر لو كانوا يعملون جيڪڏهن ڄاڻن هاوه ته ان لاءِ سٺي ٿي آهي نٿا ڄاڻن ڇا ڪري لو كانوا يعلمون الذين صبروا على ربهم يتوكلون جن صبر كيو الله تعالى سن رب تي توکل كيو سن رب کير آهي الله تعالى آهي سن رب ان تي توکل كيو الذين صبروا على ربهم يتوكلون وما ارسلنا من قبلك الا رجالا نوحي اليهم فَسَأَلُوا أَهْلَ الذِّكْرِ إِن كُنتُمْ لَا تَعْلَمُونَ हिन खां अॻु में जेके असां नबी मोकिलिया आहिनि उहे इलाह रिज़ालनि उहे सवाइ मर्दनि जे न आहिनि मुड़ुसु माण्हू मतिलबु हिकिड़ो त रिज़ाल बशर जे मुक़ाबले में बशर इंसानु आहे रिज़ाल रज़ुल इंसानु आहे पर बशर जेको आहे सो सभु बशर जेके आहिनि रजुल न आहिनि ऐं सभु रजुल जेके आहिनि से बशर आहिनि ईअं सम्झ इन करे जो जेके नबी आहिनि उनखे रिज़ाल चयईं फरमायो क़ुरान शरीफ़ में ऐं जेको यासीन में रजुल अक्सल मदीनत मज़ा जेको अचे थो उनखे रजुल अलाह ताला चयो ऐं पंहिंजो जेको हज़रत मूसा अल इस्लाम जो रजुल आहे जेको उनजो दोस्त ऐं उनजो मोमिन आहे उनखे रजुल चयो अलाह ताला त हे रजुल आहिनि मुड़ुसु माण्हू आहिनि पंहिंजे ॿिनि टंगुनि ते बीठल डिटर्मिनेंट उलल अज़्म आहिनि ऐं वक़ार वारा हैसियत वारा आहिनि रजुल इन माना में पर हर इंसानु जेको माण्हू आहे सो रजुल नथो थिए पर हर रजुल जेको आहे सो इंसानु आहे बशर ऐं रजुल में इहो फ़र्क़ु आहे وَمَا أَرْسَلْنَا مِن قَبْلِكَ إِلَّا رِجَالًا نُوحِي إِلَيْهِمْ हुननि ते असां वही था कयूं, जेको पैगंबर मोकिलींदा उहो असांजे वही आहे, उन्हनि खे यानी मोकिलियूं था फ़रिश्तो, हुननि खे कलाम असांखे पहुचाए थो, जेको असां चऊं था हुनखे हुकुम उहे पहुचाए थो, उहो पंहिंजे क़ौम ते पहुचाए थो. पोइ पुछो पंहिंजे अहल ज़िक्र खां, जेके अॻु में ई किताब वारा आहिनि, तौरात वारा, इंजील वारा, ज़बूर वारा, यानी जेके किताब पढ़नि था, जिन ते लाथो, जिन क़ौम जे बंदादनि ते इहो किताब लथो, किताब लथा, उन्हनि खां पुछो. जेकॾहिं तव्हांखे न आहे ख़बर त उन्हनि खां पुछो. हाणे त असांखे ख़बर आहे, नबी सलाह खे अलाह ताला वही मोकिलियो आहे, असांखे हिन क़ुर मिली वियो आहे हलियो. जेकॾहिं अलाह ताला चए थो, जेकॾहिं तव्हांखे ख़बर न आहे त हुननि खां पुछो, त हुन ते नबीअनि ते वही थी थी ऐं उन्हनि खे अलाह ताला पंहिंजो मैसेज मोकिलियोसीं. पोइ जेकॾहिं तव्हां नथा ॼाणो त हुननि खां पुछो. बिल बयनात पधरा असां हुननि खे मोकिलियासीं, जेके अॻियूं क़ौम हुयूं तिन खे नबी जेके मोकिलियासीं, हुननि खे हिदायतूं ॾियारे मोकिलियोसीं. बिल बयनात उहो बि ज़ुबर ऐं ज़ुबर मोकिलियासीं, सहीफ़ा मोकिलियासीं, यानी तौरात इंजील जा सहीफ़ा हुन ते मोकिलियासीं. तोते बि हीउ ज़िक्र मोकिलियोसीं, हीउ क़ुर शरीफ़ खे चयईं ज़िक्र. अलाह ताला हिते क़ुरान शरीफ़ ज़िक्र जे माना ज़िक्र क़ुरान शरीफ़ वंदल नाइलाइका ज़िक्र छाजे लाइ मोकिलियोसीं तोॾे हीउ ज़िक्र. लितुबयन लिन्नास मा नुज़िल इलैहिम वलअल्लहुम यतफ़क्करून. त तूं पधरो करे ले त उन्हनि ते पधरो कयो वञे. हीउ पैसो आहे तुबयन तबयन बयन तुबयन तूं हीउ पेश जेको ज़ुम्मो आहे ते ते आहे उन में अञा पैसिव स्ट्रक्चर ठहंदो मजहूल. लितुबयन लिन्नास इंसान राति पधरो कयो वञे. छा मानुज़िल इलैहिम जेको हुननि ते नाज़िल कयो थो वञे सो मथनि पधरो कयो वञे. नबी ॼणो पधरे करण जे लाइ थो अचे. नाज़िल थी अचे रुगो किताब त उहो ख़बर कोन पवंदी मतिलबु छा आहे. पोइ नबी जेको आहे सो वधीक पधरो थो करे. जीअं उहे जेके आहिनि फ़िक्र कनि, उन ते सोच वीचार कनि त हीउ जेको आयो आहे असां ते कलाम अल्लाह ताला जो कलाम अलाह हुनजी छा माना आहे, छा ख़बर आहे, कहिड़ी ॻाल्हि आहे, त उन ते फ़िक्र कनि, उन ते सोच वीचार कनि. लअल्लहुम यतफ़क्करून हिन सूरत में इहो लफ़्ज़ हर हर बार बार अचे थो. यतफ़क्करून यतज़क्करून इहे अचनि पिया. आफ़ामिन अल्लज़ीन मकरु सय्याते अन यख़सिफ़ अल्लाहु बिहिमुल अर्ध. छा उहे अमन में आहिनि, सिक्योर पाण खे महसूसु था, सिक्योर महसूसु था कनि, पाण खे सम्झंदा त असां ते को अज़ाब कोन ईंदो. अफ़ामिन अल्लज़ीन मकरु सय्यात जेके रिथूं रिथूं वेठा रिथियुनि बुछड़ाईअ जूं, उहे इन अमन में आहिनि त असां बसि बुछड़ाई असांखे फबी वेंदी. असां जेको कंदासूं सो करे वठंदासूं ऐं असांखे को उनजो बदिलो कोन मिलंदो, असांखे का सज़ा उनजी कोन मिलंदी. अलाह ताला सज़ा ॾींदो अहिड़ियुनि क़ौमुनि खे जेके हींअर बाएताल ॿार सॼी धरती ते ज़ुल्म जेको हर शहर हर ख़तमु करे छॾियो अथऊं. बम्बारमेंट लॻी पई आहे जिते किथे जिते किथे जिते किथे बम्बारमेंट लॻी पई आहे, ख़ुशूसनि इस्लामी मुल्कनि में. त इहे अमन में आहिनि छा, त असां उन्हनि ते अज़ाब कोन ईंदो, उन्हनि ते सख़्तु अज़ाब ईंदो. को कद मकर अफ़ा में नल्लदी न मकर सयात ऐं यख़सिफ़ अल्लाहु बिहिमुल अर्द. त अल्ला ताला उन्हनि ते को ख़सफ़ न कंदो, हुनजी धरती हुन ते दुबंदी कोन. हुन मतिलबु त हुन ते धरती दुबंदी, हुनखे अज़ाब ईंदो अलाए किथां ईंदो. बिना इस्लाह शरून ऐं यख़सिफ़ अल्लाहु बिहिमुल अर्द ऐं यातीअमुल अज़ाबरून. या हुन ते अहिड़े हंधि अज़ाब ईंदो जंहिंजी हुनखे सुधी कोन सोची कोन हूंदी, वीचार कोन हूंदो त को हितां असां ते अज़ाब अची सघे थो. या हिन ॻाल्हि में अफ़ामिन अल्लज़ीन मकरु सय्यात ऐं यख़सिफ़ अल्लाहु बिहिमुल अर्द औ यातीअमुल अज़ाबु मिन हैसु ला यशऊरून औ याख़ुज़हुम फ़ी तक़ल्लुबिहिम जंहिं घुमनि था पिया, असीं उन वक़्तु घुमंदे फिरंदे जो ॾींहुं ॾिठे जो यानी अज़ाब मोकिलींदासूं जो घुमंदे फिरंदे बाज़ारनि में पंहिंजे बस्तियुनि में पंहिंजे ॻोठनि में राज्यनि में उन वक़्तु पकड़ कंदासूं जो खे ख़तमु करे वठंदासूं. फी तकल्लुबिहिम फमाहुम बिमोजिज़ीन, ऐं उहे जेके आहिनि से असांखे आजिज़ करण वारा न आहिनि, यानी असांखे असांखां खटे कोन वेंदा गोए, मौजिज़ीन कोन्हनि. ओ या ख़ुज़हुम अला तख़व्वुफ़, या अहिड़े वठ कंदासीं उनखे जो ख़ौफ़ में हूंदा. हाणे इहे जेके क़ौमूं ई ख़ौफ़ में आहिनि, हीअ जेके यूरोप वारियूं क़ौमूं हिन पासे पंहिंजे ख़ौफ़ में आहिनि. मुस्लमान मोमिन जेको आहे सो ख़ौफ़ में न आहे, हालांकि हुननि खे तबाह बर्बाद करण लाइ घणा बमबारियूं बीमारियूं पियूं थियनि, पर मुस्लमान मोमिन ख़ौफ़ नथो करे. छो त चए थो त असांखे अहदमिन हसनियन हसनियन, हिकु ॿिनि मथां हिकिड़ी चङाई असांखे पहुचणी आहे. अलाह ताला हिते असांखे नुसरत ॾींदो, मदद कंदो, फतह ॾींदो, या असांखे शहीद कंदो ऐं जनत में वेंदासूं. हाणे इहा ॻाल्हि काफ़रनि खे तमामु सख़्तु ख़राब थी लॻे, छो हू डप में वेठा आहिनि. सॼी धरती हींअर काफ़रनि जी डप में आहे. इस्लाम अला तख़व्वुफ़, पोइ बेशक अलाह ताला जेको आहे तव्हांजो रब जेको आहे सो रऊफ़ आहे, रहीम आहे, रहम करण वारो आहे. अवलम यराउ इला मा ख़लक अल्लाह मिन शयइन यतफय्यु ज़िलालुहु अनिल यमीन वश्शमाइलि सुज्जदन लिल्लाह वहुम दाख़िरून. हिनखे पोइ इनशाह कंदासूं, हिन जो हिते ख़तमु था कयूं. صدق الله صدق الله العلي العظيم صدق رسول النبي الكريم نحن على ذلك من الشاهدين والشاكرين والحمد لله رب العالمين ربنا تقبل منا انك انت السميع العليم وتب علينا انك انت التواب الرحيم حسبي الله لا اله الا هو عليه توكلت رب العرش العظيم